यो छोटो विश्रामसँगै पुनः स्वागत छ मित्र कार्यक्रम गाम्बेसीका धुनहरू सुन्दै हुनुहुन्छ। अबको बसाई आजको बसाई त विशेष रहने नै छ र अब हामी तपाईँको टेलिफोन पनि लिनेछौँ। 40-15-801 तपाईँ फोन गर्न सक्नुहुनेछ अनि आजको अतिथि ऋषि खड्कासँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ। पारखीहरूको लागि विशेष पनि रहनेछ यो कारण पनि जोडे पुनः स्वागत छ ऋषिजी। अब मैले अघि नै ती महत्त्वपूर्ण कुरा त राखिसकेँ, तपाईँको जन्मका पाटोहरूसँगैदेखि लिएर गीत सङ्गीतका पाटोहरूलाई। सङ्गीत क्षेत्र कतिको जटिल रहेछ तपाईँको विचारमा, आफूले गरिरहेको क्षेत्रलाई? सङ्गीत क्षेत्र जटिल नै छ, जटिल अरू जस्तो सजिलो छैन। हुन त काम जेस् सङ्गीत क्षेत्र बुझ्ने बुझेर आउने मान्छेलाई, एउटा सङ्गीत क्षेत्रमा लाग्छु भनेर आउने मान्छे, एउटा यही क्षेत्रमा निरन्तर मैले यो सङ्गीत क्षेत्रलाई केही गर्छु र म केही आफू पनि एउटा नाम चिनाउन सफल हुन्छु भनेर गर्ने हो भने सङ्गीत क्षेत्रमा, यदि सङ्गीत क्षेत्रमै लागेर जिन्दगी बिताउने हो, त्यस्तो चाहना छ र एउटा ऊ गर्नु आफ्नो नाम ऊ गर्नु छ भने पनि एउटा सङ्गीत क्षेत्रमा आउन, राम्रो नाम ऊ गर्नलाई, राम्रो गर्नलाई, राम्रो सिर्जना गर्नलाई सङ्गीत क्षेत्रमा आउन धेरै गाह्रो छ, कठिन छ। अब तपाईँ यो कठिन क्षेत्रमा लाग्नु भएको छ, जटिलता आफैमा छ होइन, सङ्घर्ष उत्तिकै छ तपाईँको, त्यो बुझ्नु पर्ने लक्षण पहिले देखाउँछ भन्छ ऋषि खड्काको लक्षण सुरुवातदेखि नै राम्रो छ होइन, गीत सङ्गीतको यात्रामा भोलिका दिनहरूसम्म अहिलेसम्म कमाउने काम जस्तो नाम कमाउने कलाकारहरू सुरुवातदेखि नै राम्रो भएर गइसकेका हुन्छन् भने, अब जति सङ्घर्ष गरे पनि नचल्ने कलाकारहरू उहाँहरू त्यत्तिकै पहिलेदेखि बिग्रिँदै बिग्रिँदै उहाँहरूको सिर्जना गएको हुन्छन्। हजारौँ सिर्जना गाए पनि उहाँहरूलाई चिन्दैन, तर ऋषि खड्काको हरेक सिर्जनाहरू कुन सिर्जना आउँछ भनेर श्रोता दर्शकहरूले चासोको रूपमा हेरिरहेको हुन्छन्। अब त्यस्ता खालको सिर्जनाहरू बजारमा ल्याउनुहुन्छ के छ भनेर श्रोताहरूले गुनासो पनि गर्नुहुन्छ। यस्तो आफ्नो प्याटर्न हुन्छ होइन, जेस् मेरो छुट्टै आफ्नो प्याटर्न छ, मेरा श्रोता दर्शकलाई अलिकति गाह्रो महसुस भएको होला, यसको लागि म क्षमा चाहन्छु र आउँदा दिनहरूमा जेस् हजुरहरूलाई सजिलो गीतलाई पनि सजिलो रूपमै लिन सकिन्छ। होइन, धेरै गीतहरू छन् सजिला, सुरु सुरुका गीतहरू मेरो एकदमै हाईमा थियो, जेस् अहिलेका गीतहरू लगभग अनि दसैँका गीतहरू भए तिजका गीतहरू एउटा सिम्पल बनाएको छु मैले, एउटा माग अनुसार बनाएको, एउटा माग अनुसार जानुपर्छ र माग अनुसार भनेर विकृति लिनु हुँदैन। अब अर्कोतिर मैले अलिकति जोड्न पनि मन लाग्यो यो कुरा, सबैले विष्णुमाझी महँगो कलाकार, एकदम महँगो कलाकार भनिराख्दाखेरि ऋषि खड्काको अनेक गीतहरू चाहिँ विष्णुमाझीसँग आउँछ, प्राय गीतहरू अलिक चलेका गीतहरू पनि परदेशी भागतिन पनि गाउँदै हुनुहुन्छ, हरेक गीतहरू तपाईँले चाहिँ विष्णुमाझीसँग चाहिँ अलिकति गाउनु भएको छ, बजारमा ल्याउनु भएको छ, के छ यो अलिकति महँगो कलाकारलाई रोज्नुको कारण चाहिँ? यस्तो हो, अब एक त म मैले मात्रै चाहेर हुँदैन, कम्पनीसँग म संलग्न छु होइन, अब कम्पनीले जे निर्णय गर्नुहुन्छ अथवा एउटा राम्रो गीतहरू भयो भने विष्णुलाई हालम भन्छु र यो हो कि विष्णु माझीसँग गाएर गीत चल्छ भन्ने पनि छैन, तर चाहिँ विष्णु माझीलाई हाल्यो भने अलिकति आफूलाई प्लस चाहिँ हुन्छ अवश्य पनि, जस विष्णुमाझीको कारण पनि प्लस हुने एउटा माध्यम चाहिँ रह्यो। भोलिका दिनहरूमा जस्तो अब कठिन कलाकारहरूलाई राखेर गीत गाउन सकिएन भने त त्यो छुट्टै कुरा छ, तर ऋषि खड्काका सिङ्गरहरूले किन्नुहुन्छ, अलिकति महँगो छ कि सस्तो छ ऋषि खड्का? धेरै श्रोताले पनि मलाई सोधिरहनु भएको छ फेसबुकमा पनि होइन, ऋषि खड्काले यो पनि बताइदिनुहोस् कि तपाईँको सिर्जना चाहिँ कतिको सस्तो छ? त्यस्तो होइन, जस आफ्नो कलाकार आफ्नो रेट चाहिँ हुन्छ, होइन यहाँ ठगिरहेको छन् धेरै कलाकारले, त्यही भएर पनि मैले सोध्न पनि मन लाग्यो, कतिपय कलाकारहरू बजारमा आउन खोज्छन् तर राम्रो भनेर उहाँहरूसँग गइरहेको हुन्छ, उहाँहरूबाट ठगिए भएर आउँछन्। यसजना यदि मेरा दर्शक श्रोताहरूलाई मनपर्छ, भित्री मनदेखि नै मनपर्छ भने ठिक छ, हजुरहरूसँग होइन लगानी गर्ने एउटा आर्थिक अवस्थामा अलिकति कम छ भने म मिलाएर गर्न सक्छु र अब एउटा रेट चाहिँ आफ्नो हुन्छ, मैले भनिहालेँ, मैले लय शब्दको 15,000 लिने गरेको छु, र अब त्यस्तो कठिनाई कुनै कलाकार बन्छु भनेर एउटा दुःखमा पर्नु भएको छ भने पनि मैले भित्री रूपमा हेल्प चाहिँ गर्नेछु। 40 15 801 मा फोन गर्न सक्नुहुनेछ, आजको अतिथिसँग कुराकानी गर्न सक्नुहुनेछ। सुन एक 40 15 801। अब हामी टेलिफोन लिन्छौँ, कोही हुनुहुन्छ टेलिफोनमा भन्ने सङ्केत हामीलाई चाहनाजीले गर्नुभएको छ। कहाँदेखि को बोल्दै हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ। नमस्ते हजुर। नमस्ते, को बोल्नु भयो? सिम्पल खड्का हुन्छ। सिम्पलजी हुनुहुन्छ नमस्ते, आरामै हुनुहुन्छ? हजुर, अहिलेसम्म त आरामै भएको अवस्था। दाइ हजुरले त एकदमै चलबल धेरै चर्चा सुनिन्छ चारैतिर है। हजुर हजुर, थ्याङ्क यू। हजुरहरूकै माया हो, एउटा हजुरहरूले माया गरिदिनु भएको छ र अहिले यो स्थानमा छु। र हजुर हजुर, लगभग 5-6 वर्ष जति हुन लाग्यो। होइन, नाम कमाउनु भन्दा पनि त्यसको लागि मेरो घर चाहिँ प्युठान। अनि हजुरको घर कता पर्यो? ए हजुर, म कुँवर खड्का हो। हजुर हजुर, ए ल ल, मेरो बहिनी पर्नु भएछ, सम्झिनु भयो मेरो सिर्जना। मलाई सब तपाईँको एउटा गीत धेरै मन परायो, मेरो थाहा छ लाइफ जीवनमा पनि मेरो खाएको गीत होइन। कुन गीत होला? तिम्रो र ईश्वर दाइने करुण भयो नै। ए हजुर हजुर हजुर, लगभग 2-3 वर्ष अगाडिको गीत हो यो। 3 वर्ष अगाडि होला सायद। त्यो गीत चाहिँ अहिलेसम्म नि एकदमै मनपर्छ, एकदमै शब्दहरू मनपर्छ। त्यो गीत गाउन मिल्छ भने बरु मलाई थोरै त्यहाँबाट गाएर अहिले भन्दाखेरि सुनाइदिनुहोस् न है। त्यो गीत असाध्यै मनपर्छ कि त्यो गीत। आज चाहिँ अलिकति अस्वस्थ छु किनभने यो गीत गाइदिनु न है। हुन्छ ल, प्रयास गर्नुहुन्छ, अन्तिम सुन्दै गर्नु होला। अहिले छुट्टा है सिम्पलजी। हुनुहुन्थ्यो हामीलाई फोन गर्दै यता काठमाडौँबाट। हामी एकजना श्रोताको फोन लिन्छौँ अनि ब्रेकमा जान्छौँ। हामी एकजनासँग अझै कुराकानी गर्न भ्याउँछौँ किनकि त्यो समय हुन त हामीसँग ब्रेकमा जाने समय हो कि हो ब्रेकमा जाने समय है। हुन्छ, हामी सिधै ब्रेकमा जान्छौँ। ब्रेकपछि चाहिँ हामी फेरि कुराकानी गर्छौँ। धुनहरू सुन्दै हुनुहुन्छ, तपाईँका टेलिफोनहरूलाई पनि अनेर गरिरहेको छु। 40 15 801 फोन गर्न सक्नुहुनेछ। आजको अतिथि ऋषि खड्कासँग प्रत्यक्ष कुराकानी जोड्न सक्नुहुनेछ। फेरि टेलिफोन खुल्ला भइसकेको छ। 40 15 801 हाम्रो यति बेला टेलिफोन खुल्ला छ, मैले जानकारी गराएँ। ऋषिजी पुनः स्वागत छ। फेरि पनि यो अन्तिम विश्रामपछि फेरि धन्यवाद दिन चाहन्छु। 3 वटा गीत बजारमा लगातार ल्याउनु भएको छ गोर्खा चौतारीबाट। 2 वटा त बजारमा आइसक्यो, ए परदेशी, त्यसै गरी ए परदेशी भाग 2 मा उकाली चढाउला, र ए परदेशी भाग 3 लिएर आउँदै हुनुहुन्छ छिट्टै। कुन गीत छ ए परदेशी भाग भनेर? यो गीतलाई अत्यन्तै माया गरिदिनु भएको थियो। यो मेरो पहिलो दशक गीत थियो। दोस्रोमा चाहिँ उकाली चढाउला, ओह्राली झरौँला, ए परदेशी छिट्टै आऊ घर, बरुसँगै गाउँ बेसी गरौँला। यो गीतलाई पनि अत्यन्तै माया गरिदिनु भएको थियो र एउटा माग नै भएको थियो भागथिरीलाई, माग नै भएर यसपालि पनि हामी हाम्रो आदरणीय दाजु मेरो मिल्ने सुख दुःखमा साथ दिने गोर्खा चौतारीका प्रोप्राइटर मोडेल, चर्चित मोडेल पनि हुनुहुन्छ र अहिले चाहिँ आफै शब्द लेख्नु भएको छ भागथिरीमा ए परदेशी। जेउस, गीत अत्यन्तै मिठो भएको छ। भागथिरीमा चाहिँ जेउस विष्णुमाझीको भोकल भइसकेको छ र मैले गाउन बाँकी छ, अलि अस्वस्थ भएर म आज गाउँछु होला सायद। हुन्छ, कोही हुनुहुन्छ टेलिफोनमा 40 15 801 माध्यमबाट? नमस्ते। नमस्ते, को बोल्नु भयो हजुर? रञ्जिता लामा। रञ्जिताजी, ल आजको अतिथिसँग कुराकानी गर्नुहोस्। नमस्ते हजुर, आरामै हुनुहुन्छ? हजुर हजुर, अनि कहाँदेखि बोल्नु भयो हजुर? हजुर, केही सल्लाह सुझाव छ भने भन्नु होला, मेरा कमी कमजोरीहरू कतिको छ? हजुरको होइन, गीतहरू त राम्रै छ, अझै पनि राम्रो राम्रो सिर्जनाहरू ल्याउनु होला, निगेटिभहरू नल्याउनु होला, एकदम राम्रो राम्रो सिर्जनाहरू। यति भन्नुहुन्छ, धेरै धेरै धन्यवाद हजुरलाई। थ्याङ्क यू, नमस्ते। उहाँ हुनुहुन्छ रञ्जिता लामा, हामीलाई फोन गर्दै स्वयम्बुबाट 40-15-801 को माध्यम खुल्ला छ। अर्को साथी हुनुहुन्छ, उहाँसँग पनि आवाज मिसाउँछौँ। आज अतिथि ऋषि खड्का हुनुहुन्छ, धेरै जिल्लाबाट यति बेला प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथीहरूले। कोही हुनुहुन्छ? नमस्ते। हजुर नमस्ते। नमस्ते, को बोल्नु भयो हजुर? म ललिता। ललिताजी हुन्छ, कुराकानी गर्नुहोस् आजको अतिथिसँग। हेलो हजुर, नमस्ते। हजुर नमस्ते भाइ, नमस्ते। अहिले हजुरलाई फर्स्ट अफ अल त स्वास्थ्य लाभको कारण होइन हजुर, धेरै धेरै धन्यवाद हजुरलाई पनि, अनि हजुरको जति पनि गीत, अनि एउटा हजुरको कमजोरी पनि कमेन्ट गरिदिनु भन्नुभयो है। हस् हस् भन्नुहोस् भन्नुहोस्। अनि कमजोरी चाहिँ साह्रै कमजोरी नै भन्न त मिल्दैन होइन, आफूले गरेको श्रमको मूल्य आफूले पाउनुपर्छ होइन। हजुर हजुर, देखाएको के गर्नु भन्दा पनि अरूले एउटा गीत एउटा लय एउटा शब्द बनाएकोमा यति पैसा लिन्छ र मैले पनि यति नै लिन्छु भन्ने भन्दा पनि होइन, आफू कसरी अगाडि बढ्न सकिन्छ अनि दर्शक श्रोताहरूको मन कसरी जित्न सफल हुन्छु भन्ने तरिकाले अगाडि बढ्नु भयो भने हजुर सधैँभरि अग्र स्थानमा नै रहनुहुन्छ भनिसकेको थिएँ। जस एउटा दुःख पाएको अथवा यो यही क्षेत्रमा लाग्ने दर्शक श्रोता कलाकार बन्न चाहनुहुन्छ भने मैले भित्री रूपमा सपोर्ट गर्नेछु भनेर मैले भनिसकेको छु, उहाँको सल्लाहको लागि धेरै धेरै धन्यवाद। 40-15-801 माध्यम खुल्ला छ, तपाईँको अझै केही टेलिफोनहरू लिन्छौँ हामी अनि कुराकानी गर्छौँ, रमाइला कुराकानीहरू तपाईँको प्रत्यक्ष रूपमा कलाकारसम्म पुर्याउँछौँ। आज ऋषि खड्का हुनुहुन्छ, हामी टेलिफोन लिँदैनौँ अब किनकि हामीसँग समय लगभग सकिने लागेको छ। टेलिफोन लिन्छौँ चाहनाजी? लिँदैनौँ है, हुन्छ, हामी टेलिफोन लिँदैनौँ। अब थोरै कुराको जोड्छु ऋषिजी, अन्तिममा पनि छौँ, अलिकति महत्त्वपूर्ण कुरा लागेको छ तर सुन्न पनि मन लाग्यो। ऋषि खड्काको दसैँको गीत चाहिँ के आउँदैछ? धेरै श्रोताको चाहना पनि हुन्छ, मैले भनिहालेँ, ए परदेशी 1-2 र अहिले 3 पुगेको छ। 3 पुग्दाखेरि जसरी 1 माया गरिदिनु भएको थियो त्योभन्दा बढी हजुरहरूले माया गरिदिनु भयो भने हामी ए परदेशी 3 धेरै भागसम्म पुर्याउने कोसिसमा छौँ। आदरणीय सुनिल दाजुको शब्द रहेको यो गीत म छोटो गाउन चाहन्छु, विष्णु माझी दिदीले गाइसक्नु भएको छ, म छोटो गाउन चाहन्छु। बज्न थाल्यो तिम्रै चाँडै फर्के आऊ है पियारा, सुख दो जस्तो भए पनि तिम्रै साथमा मान्न पाऊ अहिलेको दसैँ तिहार। अहँ, निकै मनसुने गीत अब छिटो बजारमा आउँदै रहेछ, एकदम शुभकामना पनि दिन्छु। अलिकति गीतभित्र जस्तो अत्यन्तै पीडाहरूलाई चाहिँ समेटेर ल्याउनु भएको छ। हुन त परदेशी भाग 1 भाग 2 र भाग 3 यो गीतको मुख्य विशेषता नै परदेशीको कथाहरूलाई समेट्ने गीत हो र परदेशीको मनमा धेरै बस्नु भएको छ ऋषि खड्का। हजुर हजुर, के हो भने खास म चाहिँ सानैदेखि हाम्रो देशमा घटेको होइन एउटा नेपालको माया त पाउँछु पर्स गीत बनाउँछु दसैँ तिहारको, अन्य गीतहरू पनि छन् र विशेष गरी दसैँ तिहार भनेको परदेशीको लागि मैले बनाउँछु। भनेपछि परदेशीको लागि अहिले गीत गरिरहनु भएको छ। हजुर हजुर, र लगातार गीतहरू बजारमा ल्याइरहँदाखेरि परदेशीका कथाहरूलाई समेटिरहँदाखेरि र आफ्नै कथालाई चाहिँ समेट्नु भएको छ कि छैन? कुनै विशेष गरी मैले भनिहालेँ, म सानैदेखि किनभने मैले पनि सानैदेखि दुःख पाएर आएको यहाँसम्म होइन, गीत गाउन मनपर्छ हाम्रो उसमा यस्तो अवस्थामा भए पनि, नेपाल यस्तो अवस्थामा भए नि हामी बाध्य भएर विदेश जानुपर्छ, त्यो भएर परदेशीहरूले पनि माया गर्नुहुन्छ अत्यन्तै माया मेरो लाइफका आम श्रोता विशेषतः तपाईँका ती फ्यानहरूलाई के भन्नुहुन्छ? मेरा श्रोता मेरा दर्शकहरू मेरा भगवान् हो, जसरी मलाई यसरी धेरै माया गरिदिनु भएको छु, मैले लोकदोरीको लो अक्षर चिनेको छु, दोहोरी चिन्न बाँकी छ, त्यही भएर मलाई सल्लाह सुझाव दिन अत्यन्तै आवश्यक छ, त्यो भएर मैले हजुरहरूको सधैँभरि सुझाव सल्लाहको अपेक्षा गर्न चाहन्छु। मेरा सिर्जनाहरूमा कति कमजोरीहरू छन् हजुरहरूले नभनेको नि, मैले तिनीहरूलाई एउटा सच्याउने अवसर पाउँदैन, त्यो भएर मलाई सल्लाह सुझावको आवश्यक अत्यन्तै छ, त्यो भएर मलाई धेरै धेरै सल्लाह सुझाव दिनुहोला। एउटा माध्यम चाहिँ दिनुहोस् सम्पर्क गर्ने माध्यम, कुनै सामाजिक सञ्जालबाट नजिक हुने र फेसबुकबाट नजिक हुने त त्यो छुट्टै छँदैछ, सम्पर्क नम्बर छ भने श्रोता सम्पर्क नम्बर म दिन चाहन्छु। एउटा कम्पनीको हिसाबले तपाईँहरू गीत सङ्गीत गर्दै हुनुहुन्छ भन्ने लय शब्द अथवा कुनै त्यस्तो अवस्थामा हुनुहुन्छ, दुःख परेको छ भने मलाई सम्झिनुहोला, मिस कल चाहिँ नहानिदिनुहोला, कल गर्नुहोला 9813863562 9813863062 मलाई फोन गर्न सक्नुहुन्छ, सल्लाह सुझाव अनि तपाईँहरूलाई गीत सङ्गीत चाहियो भने, त्यस्तै दुःख पऱ्यो भने अथवा केही सहयोग माग्नुभयो भने 100.6 MHz कार्यक्रम गाउँ विशेषका धुनहरू कमल सरगम अहिलेको चर्चित अब गजलकार पनि हुनुहुन्छ, उहाँ शब्द पनि त्यति मिठो लेख्नुहुन्छ, आरजे पनि त्यति मिठो प्रोग्राम चलाउनुहुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिकमा रहेर साथ दिने बहिनी दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र जति पनि रेडियो राजधानी सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई यति बेलासम्म सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु, र आगामी मेरा थुप्रै गीतहरू आउन बाँकी छ, अत्यन्तै माया गरिदिनुहोला यही भन्न चाहन्छु। अन्तिममा रेडियो राजधानीलाई धेरै धेरै हुन्छ, धन्यवाद छ। आज हाम्रो साथमा हुनुहुन्थ्यो ऋषि खड्का, र यति बेला ऋषि खड्काकै गाउँ बस्तीमा पनि सुन्दै हुनुहुन्छ धेरै साथीहरूले प्युठानमा रहेको गोम। आजको विषयबाट म तपाईँकै सुख दुःख अनि आशीर्वादनको साथी कमल सरगम, त्यसै गरी अतिथिको रूपमा पाल्नुहुने अतिथि ऋषि खड्का, साथै प्राविधिक संयोजनका सारथी चाहनाजी, हामी सबै छुट्टिन्छौँ। भोलिको विषयमा तपाईँका ती सुकमल सन्देशहरू लिएर फेरि आउनेछु। हवस् त, तपाईँको बाँकी पल शुभ बितोस्। जय गीत, जय सङ्गीत।